याद यस्ता जुन सधैँ सम्झिरहन मन लाग्छ, के याद यस्ता जुन घाउ बनेर जीवनभरि दुखी रहन्छ। जति नै टाढा भागे पनि त्यति नै पछ्याइरहन्छ। जिन्दगीको एउटा पाटो हो अतीतको याद, जुन सम्झना बनेर छाइरहन्छ। त्यसैले नभागौँ टाढा विगतका याददेखि, घाउ बनेर दुख्न पनि नदिऊ। साँची राखौँ त फेरि गाँठो पर्ला, मनका भावनालाई कथा बनाई पोख्न दिऊ। कार्यक्रम फेरि तिम्रो याद आयोमा, हृदयभरिका कुरा गर्न, मनभरिका भावना साट्नको लागि दुःख सुखको साझा चौतारी। यो हो कार्यक्रम फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो। नमस्कार अनि सुस्वागतम, रात्रिकालीन अभिवादन। तपाईँहरूकै प्रिय कार्यक्रम फेरि तिम्रो याद आयोमा माया प्रेम मिलन बिछोड हाँसो रोदन अनि तिम्रो याद रत बन्यो कार्यक्रम फेरि तिम्रो याद आयो। आजको कार्यक्रमको युवाको नयाँ श्रृङ्खलामा पनि उपस्थित भइसकेको छु तपाईँहरूको सुख दुःखको साथी म महेश बोहरा। तपाईँ यो कार्यक्रम यसै समयमा तपाईँले सुनिरहनु भएको यसै रेडियो स्टेसन मार्फत यसै दिन सुन्न सक्नुहुन्छ। विभिन्न अनलाइनका साथै तपाईँ यो कार्यक्रम साझा नेटवर्क .com पनि आफूले चाहेको जुनसुकै बेला कार्यक्रम सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ। तपाईँको मनसँग मन साट्ने हाम्रो प्रयास, तपाईँलाई मन पर्यो भने अवश्य पनि सुनेर साथ दिनुहोला। तपाईँको दुखेको मनलाई मलमपट्टि लगाउनको लागि कुना कन्दुरासम्म यो आवाजको दुनियाँबाट तरङ्गित गराउनको लागि म आउने गर्दछु। कतै मिलन बिछोड त कतै माया प्रेम अनि कसैको यादका कुराकानी भन्छन् नि, मनभित्र पीडा लुकाएर राख्यो भने मन झन् भारी हुन्छ अरे। मनभित्रका दुःख पीडाहरू कसैसँग साट्यो भने मन हलुका हुन्छ अरे। हो, त्यही भारी मनलाई हलुका बनाउनको लागि हामीले यस कार्यक्रमको उत्पादन गरेका हौ। बिहान हुन्छ उसकै याद, साँझ पर्छ उसकै याद, रात पर्छ उसकै याद, पूर्णिमाको चाँदनी होस् या त औँसीको चकमन्न रात, जति बेला पनि उसैको यादले पछ्याइरह्यो। हो, उसलाई नसम्झेको कुनै दिन छैन, उसलाई नसम्झेको कुनै पल छैन। पल पलमा उसैको यादले टर्पिएर बाँचिरहनु भएको छ भने तपाईँका यादहरूलाई मेटाउनको लागि कार्यक्रम फेरि तिम्रो याद आयो तपाईँको साथमा छ। जिन्दगी यस्तै हो, चाहेको पाइँदैन अनि पाएको चाहिन्न, अनि त सम्झौता बनेर अगाडि बढ्छ जिन्दगी। तपाईँसँग पनि कसैको याद छ भने हामीलाई सम्झन सक्नुहुन्छ। जसको लागि कार्यक्रमको ठेगाना म कार्यक्रमको अन्त्यमा भन्नेछु, कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला। हामी कार्यक्रम फेरि तिम्रो याद आयोमा तपाईँहरूले नै लेखेर पठाउनु भएका चिठी पत्रहरूलाई यहाँबाट गीती कथा बनाएर छछल्काउने गर्छौँ तपाईँका यादहरूलाई। कार्यक्रममा धेरै साथीले विभिन्न ठाउँबाट हामीलाई पत्र पठाइरहनु भएको छ, ती पत्रहरूलाई हामीले कर्मैसँग उठान गर्दै जानेछौँ। र आजको कार्यक्रममा पनि एकजना साथीले पत्र लेख्नु भएको छ, गुल्मीबाट भन्नुहुन्छ सदीक्षा छेत्रीले। हो, आज हामी सदीक्षा छेत्रीको पत्रलाई कार्यक्रममा वाचन गर्नेछौँ। उहाँले लेखेर पठाउनु भएका तिता मिठा उहाँका जीवन कहानीहरू कार्यक्रमबाट पस्कनेछौँ। आजको कार्यक्रममा सदीक्षा छेत्रीले हामीलाई पत्र पठाउनु भएको छ, उहाँको पत्रलाई आज हामीले कार्यक्रममा प्रस्तुत गर्नेछौँ। उहाँको जीवन कथालाई कार्यक्रमबाट पस्किनेछौँ। उहाँको पत्र सुरु हुन्छ यहाँबाट। महेशजी, मैले कार्यक्रम फेरि तिम्रो याद आयोका हरेक श्रृङ्खलाहरू नछुटाइकन सुन्ने गर्छु र एकदमै मन पनि पर्छ। मैले पनि कार्यक्रम सुने, मलाई जिन्दगीदेखि धिक्कार लागेर आउँथ्यो। जबदेखि मैले कार्यक्रम फेरि तिम्रो याद आयो सुन्न थालेँ अनि कार्यक्रम मेरो सहारा बन्यो। त्यसैले त आज कापी र कलमको सहारा लिएर दुई चार शब्द ओकालत गरी हजुरलाई यो पत्र थमाएकी हुँ। झरेको पात झै भयो उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जिन्दगी, झरेको पात झै महेशजी। आजभन्दा ठ्याक्कै 19 वर्ष अगाडि, हो आजभन्दा ठ्याक्कै 19 वर्ष अगाडि गुल्मीको रमणीय ठाउँ क्षेत्र नम्बर 3 म जन्मेकी हुँ। मेरो बाबा मम्मीको पहिलो सन्तानको रूपमा मेरो जन्म भएको थियो। परिवारको आर्थिक अवस्था पनि राम्रै थियो, त्यसैले मलाई सानैदेखि गाउँकै बोर्डिङ स्कुलमा पढ्न लगाउनु भएको थियो। म कक्षामा जहिले पनि प्रथम हुने हुनाले मलाई सर म्याडमहरूले पनि साह्रै माया गर्नुहुन्थ्यो। म तपाईँलाई सुनाउँदै जान्छु ती विगतका यादहरू, हजुरले सुनाउँदै जानुहोस्। महेशजी, मैले कक्षा 1 पढ्दा मेरो बाबाले मलाई, छोरी तिमी त फर्स्ट हुनुपर्छ भन्नुभएको थियो। अनि हाम्रो फाइनल एक्जाम सकिएपछि मामा घर गएकी थिएँ। भोलिपल्ट रिजल्ट आउने भनेपछि मम्मी मलाई लिन मामा घर जानुभएको थियो। अर्को दिन म हतार हतार गरी स्कुल गएँ। म स्कुलमा जाँदा प्रत्येक कक्षामा रिजल्ट सुनाउँदै थिएँ। हाम्रो कक्षामा पनि रिजल्ट सुनाए। सबै क्लासमा रिजल्ट सुनिसकेपछि हाम्रो क्लास टिचर मिस हुनुहुन्थ्यो, हो उहाँले मलाई बधाई छ नानी तिमी होल फर्स्ट भयो भन्नुभयो। अनि म निन्याउरू मुख लगाउँदै घरमा गएँ। घरमा गएपछि मम्मीले मेरो रिजल्टको बारेमा सोध्नुभयो। मैले रुँदै मम्मीसँग भने, मम्मी बाबाले त मलाई फर्स्ट हुन भन्नुभएको, म किन होल फर्स्ट भए होला भनेकी रहेछु। त्यो कुरा अझै पनि मम्मीले मलाई दोहोऱ्याइरहनुहुन्छ। मेरो एउटा बहिनी अनि एउटा भाइ पनि छन्। बहिनी र भाइ पनि पढाइमा उत्तिकै ट्यालेन्ट नै छन् भन्नुपर्छ। गाउँमा अरूले नि हाम्रो परिवारको खुबै प्रशंसा गर्थे। बाबा जागिरको सिलसिलामा घरदेखि बाहिर हुनुहुन्थ्यो। घरमा हजुरआमा, मम्मी, म, बहिनी अनि भाइ थियौँ। मम्मीले जहिले काम गरेपछि हामी तिनैजनालाई एकै ठाउँमा राखेर पढाउने गर्नुहुन्थ्यो। कहिलेकाहीँ मम्मीले ए नानी पढ्न आइज भन्दा मैले सबै जानेको छु के पढ्ने हो भन्थे। सायद मेरो मम्मीले अनि बाबाले राम्रोसँग पढ्नु भएकोले होला हामीले पनि राम्रोसँग संस्कार सिक्यौँ, पढ्न पायौँ। खुसी लाग्छ महेशजी। र हामीलाई पढ्ने वातावरण पनि मिल्यो। सायद मम्मी बाबाले ऊ बेलामा नपढ्नु भएको भए हामीलाई पढाउनु हुन्थेन होला। मम्मीले त झन् ऊ बेलामा पनि फर्स्ट डिभिजन लिएर एसएलसी पास गर्नुभएको रे। बाबाले ब्याचलर लेभल पढ्दा पढ्दै भर्ती हुनुभएको रे। हाम्रो एकदमै शिक्षित परिवार थियो। सानैदेखि मलाई दुःख पीडाको महसुस भएन। हाँस्दै खेल्दै मनोरञ्जन गर्दै मेरो बाल्यकाल बित्यो। साँच्चीकै महेशजी, साथीहरूसँग खेल खेल्दा साह्रै रमाइलो लाग्थ्यो। ती दिनहरू फर्केर आउने भए त। खैर, आज तिनै दिनहरूको बारेमा सोचिरहन्छु घरिघरि एकान्तमा। I'm not afraid to die. हामीलाई खेलकुदका सबै सामान मम्मीले उपलब्ध गराउनु भएको थियो। हामी तिनजना भाइ बहिनी मिलेर खेल्थ्यौँ त कहिलेकाहीँ खेल्दा खेल्दै झगडा पनि गर्थ्यौँ। यस्तै रफ्तारमा मेरो बाल्यकाल बित्यो। जब म कक्षा 8 पास गरेँ पछि म सरकारी स्कुलमा भर्ना हुनुपर्ने भयो किनकि हामीले पढेको बोर्डिङमा जम्मा 8 कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। महेशजी त्यसपछि मलाई मम्मीले तमघास अर्जुन बोर्डिङमा होस्टेलमा राखेर पढाउने भन्नुभयो तर मैले घर छोड्न नै मानिनँ। अनि मेरो ठुलो बुबा गाउँकै उच्च माविमा शिक्षक हुनुहुन्थ्यो। उहाँले एसएलसी त सरकारी स्कुलबाटै गराउनुपर्छ, बोर्डिङको भन्दा सरकारी स्कुलको सर्टिफिकेटको महत्त्व धेरै हुन्छ भन्नुभयो। यो कुरामा मम्मीले पनि सहमति जनाउनु भयो। गाउँकै स्कुलमा कक्षा 9 भर्ना गराइदिनु भयो। आज मैले सुनाउँदै जान्छु महेशजी तिनी बाल्यकालका कुरा। सुरुमा त मलाई अलि पढ्न गाह्रो भएको थियो, इङ्ग्लिस मिडियममा पढेको भएर होला। नेपालीमा सोधेका प्रश्नहरू खासै बुझ्ने थिइनँ। लगभग 1-2 महिनापछि अलिअलि जान्न थालेँ। यसरी मैले कक्षा 9 र 10 पनि त्यही स्कुलमै पढेँ। जब मेरो एसएलसीको एक्जाम आउन थाल्यो तब मलाई कता कता डर लाग्यो। कतै वर्षभरिको मेहनतले सोचे जस्तो नम्बर त आउने होइन जस्तो लाग्थ्यो। एसएलसी एक्जाम त दिएँ, एक्जाम पनि त्यही स्कुलमा सेन्टर परेको हुनाले खासै डरको अनुभव पनि भएन। त्यहाँ त झन् धेरै विद्यालयका विद्यार्थीहरूसँग भेट हुन पाउँदा खुसी लाग्यो। 2068 साल चैत्र 16 गते हाम्रो एसएलसी परीक्षा सकियो। महेशजी चैत्र 17 गते प्रयोगात्मक परीक्षा थियो। त्यसपछि घर बस्नु नपाई म चैत्रको 19 गते बाबासँग बुटोल आएँ। मलाई साइन्स पढाउने उहाँहरूको ठुलो धोका थियो तर कहिले पनि घर नछोडेकी म 81 घरबाट छुटिनु पर्दा मनले मानेकै थिएन। म बुटोल आएपछि मेरो मामा र सानीमाले बुटोल अध्ययन गर्नुहुन्थ्यो, म उहाँहरूसँगै बस्न थालेँ। जब बाबाले मलाई मामा र सानीमासँग छोडेर आफू आफ्नो जागिरमा जानुभयो त्यसपछि त मलाई बुटोलको ठाउँमा एक दिन पनि बस्नै मन लागेन। खै किन हो, सबै पढाइ जस्तो लाग्दो रहेछ, आफ्नो मान्छे नभएपछि त। हुन त मामा अनि सानीमा हुनुहुन्थ्यो तर पनि कसको कसको कमी भएको जस्तो लाग्थ्यो। सायद सधैँ मम्मीसँग बसेको बानी भएर होला। साँच्चीकै कतिखेर घर जाउँ जाउँ जस्तो लाग्न थाल्यो। मम्मीलाई फोन गरेँ, मम्मी घर आउँछु भन्दै रोएँ। अनि त्यसपछि उताबाट मम्मी पनि रुन लाग्नुभयो। मलाई त्यतिखेर यहाँको बारेमा केही पनि थाहा थिएन, अझ भनौँ केही मन परेन। यहाँको त पानी पनि तातो, घाम तातो, हावा तातो, सबै चिज तातो। मलाई त सबै चिजले पकाइसकेको जस्तो भान हुन्थ्यो। चैत्र महिनाको गर्मी म त घरिघरि मेरै गाउँघरको चिसो पानी सम्झन्थेँ। बाबाले मलाई साइन्सको ब्रिज कोर्स गर्न भन्नुभएको थियो तर म यहाँ बस्न नसकेर बरु गाउँमा गएर एजुकेसन नै पढ्छु भनेर फेरि चैत्र 29 गते गाउँमा नै फर्केँ। हो महेशजी, गाउँमा नै फर्केँ। गाउँमा सबैले कहिले घर नछोडेकी छोरी आत्ती भन्नुभयो, अब यसलाई यतै कमर्स पढ भन्नुभयो। तर मम्मीले मान्नु भएको थिएन अनि मलाई मम्मीले फेरि आफै बुटोल लिएर आउनुभयो। मलाई राम्रोसँग पढ्न लगाएर आफू गाउँ फर्किनु भयो। म जनतन 1 त बसेँ तर सकिनँ, सक्दै सकिनँ। फेरि रुँदै गाउँमा नै गएँ। अनि त्यसपछि जेठ 31 गते हाम्रो एसएलसीको रिजल्ट पनि आयो, म प्रथम श्रेणीमा पास भएँ। सबैजना खुसी हुनुभयो तर बाबाले विशिष्ट श्रेणी त ल्याउँछ कि भन्ने आस गर्नुभएको रहेछ। त्यसपछि मम्मीले मलाई के पढाउने भनेर कुरा गर्न थाल्नुभयो। मैले त यहीँ बसेर कमर्स पढ्ने भनेकी थिएँ र त्यही कुरामा जिद्दी पनि गर्न थालेँ। मम्मीले फेरि कमर्स पढ्ने हो भने तम्घास जाऊ, सहर भनेको सहर हो, यो गाउँमा त के पढाइ हुन्छ र भन्नुभयो। अनि उहाँले अर्को दिन तम्घास आएर सियामेमा फम्बर दिनुभएछ। यति गएपछि त सायद छोरीले तम्घास गएर पर्छी जस्तो लागेर होला, तर मैले घर छोड्न नै मानिनँ। सानै उमेर कहीँ कतै नगएको भएर होला, मलाई घर छोड्न मन थिएन। अनि गाउँको एकजना अग्रज बुवाले छोरीले जे भन्छ त्यही पढाउनु पर्छ, इच्छा विपरीत नगरौँ, उसको इच्छा अनुसार कमर्स नै पढाउनु पर्छ भन्नुभयो। त्यतिखेर म खुसीले नाचेकी थिएँ। हो महेशजी, साँच्चीकै समय पनि कति बलवान छ है। अनि मैले गाउँकै उच्च माविमा कमर्स पढेँ, राम्रो अङ्क लिएर मैले इन्टर पास गरेँ। मैले सुनाउँदै जान्छु तिनै यादका कुराहरू, बाल्यकालका यादका कुराहरू। हो महेशजी, साँच्चीकै कति रमाइलो हुन्थ्यो त्यति बेला, जति बेला साथीहरूसँगै रमाइलो गर्थ्यौँ, स्कुल जान्थ्यौँ, आउँथ्यौँ। कहिले पानी, कहिले घाम, कहिले हावा त कहिले हुरी, यस्तै थियो मौसम परिवर्तन भइरहने। जति दुख परे पानी न काँडिनु तिमी, जति दुख परे पानी न काँडिनु तिमी। यस्तै गरी इन्टर पास गरेँ। कक्षा बाह्रको एक्जाम दिएपछि त मलाई घर छोड्नै पर्ने थियो। कुरा 2071 साल वैशाख 31 गतेको। मेरो 12 कक्षाको पनि एक्जाम सकियो। जेठ 5 गते म कम्प्युटरको डिप्लोमा कोर्स पढ्ने भनेर तम्घास गएँ। मलाई बिबिए पढाउने भन्नुभएको थियो, अनि मैले बिबिएको इन्ट्रान्स दिन काठमाडौँ पनि गएँ, तर स्कलरसिपमा मेरो नाम परेन। बाबाले प्राइभेट भए पनि बिबिए नै पढ भन्नुभएको थियो, तर मैले कतै सक्दिनँ कि भनेर बिबिएस पढ्छु भने। असोजको 12 गते हाम्रो कक्षा 12 रिजल्ट पनि आयो। यसपालि त मेरो धेरै राम्रो अङ्क आएको थियो। दसैँको बेला थियो, हामी सबै घरमा थियौँ। बाबाले अब कहाँ पढ्ने भनेर मलाई सोध्नुभयो। बाबाले मलाई काठमाडौँ बुटवल तम्घास जहाँ पढ्ने हो रोज भनेर अप्सन दिनुभएको थियो। तम्घास त म 6 महिना बसेकी थिएँ, त्यसैले त्यहाँको वातावरण खासै ठिक लागेको थिएन मलाई। अनि मैले काठमाडौँ भने, काठमाडौँ पढ्ने भए जसरी भए पनि प्राइभेट भए पनि बिबिए पढ्नुपर्छ भन्नुभयो। भो त्यसो भए म बुटवल पढ्छु भने उहाँहरूले यो कुरामा सहमति जनाउनु भयो। मेरो तम्घास ट्यालीको कोर्स अझै नसकिएको हुनाले म दसैँको पूर्णिमाको अर्को दिन तम्घास फर्केँ। अनि तिहारसम्म बिहान र दिउँसोमा कक्षा लिएर ट्यालीको कोर्स सकियो। कार्तिकको 7 गते म घर गएँ। 8 गते टिका थियो, बहिनीले सबै सामान तयार गरिसकेकी थिए। अनि कार्तिकको 11 गते म बिबिएस पढ्न भनेर बुटोल झारेँ। बुटोल आएर म क्याम्पसमा जोइन भएँ। कोही याद यस्ता जुन सधैँ सम्झिरहन मन लाग्छ, केही याद यस्ता जुन घाउ भनेर जीवनभरि दुखी रहन्छ, जति नै टाढा भागे पनि त्यति नै पछ्याइरहन्छ। जिन्दगीकै एउटा पाटो हो अतीतको याद, जुन सम्झना बनेर छाइरहन्छ। त्यसैले नभागौँ टाढा विगतका याददेखि, घाउ भनेर दुख्न पनि नदिऊ, साँची राखौँ त फेरि गाँठो पर्ला। मनका भावनालाई कथा बनाई पोख्न दिऊ, कार्यक्रम फेरि तिम्रो याद आयोमा। हृदयभरिका कुरा गर्न, मनभरिका भावना साट्नको लागि दुःख सुखको साझा चौतारी, यो हो कार्यक्रम फेरि तिम्रो याद आयो। फेरि तिम्रो याद आयो, यो हो कार्यक्रम फेरि तिम्रो याद आयो। फेरि तिम्रो याद आयो। एक दिन म क्याम्पसबाट फर्किँदै गर्दा एकजना अफिसमा काम गर्ने दाइले मलाई देख्नु भएको रहेछ। उहाँ बाइकमा हुनुहुन्थ्यो अरे। म उहाँको मुखमा हेरेर मुसुक्क हाँसेर गोप्टो परेछु। अरे त्यो मुस्कानले उहाँलाई त धेरै प्रभाव पारेछु क्यारे, तर मलाई त्यति ख्याल भएन। मैले उहाँलाई चिनेकी पनि थिइनँ, उहाँले पनि मलाई चिन्नु भएको त थिएन। तर त्यो दिनको भेटले उहाँले मलाई बिस्तारै बिस्तारै पछ्याउन थाल्नु भएछ। उहाँले उहाँकै साथीसँग मेरो नम्बर सोध्नु भएछ, तर म त सोझी जस्तो लाग्थ्यो। म डराएर भनेकी थिइनँ। उहाँले कहाँ बाटो हो मेरो नाम पत्ता लगाएर मलाई फेसबुकमा एड गर्नुभएछ, तर मैले एक्सेप्ट गरेकी थिइनँ। उहाँले धेरै म्यासेज गरेपछि बल्ल मैले उहाँको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेँ। पहिला त महेशजी उहाँले सोझै कुरा गर्नुहुन्थ्यो, तर पछि त मायाका कुरा पनि गर्न थाल्नुभयो। सुरुमा त मलाई झ्याउ लाग्थ्यो, तर हार्न नसकेर करिब एक महिनापछिको उहाँको प्रपोज एक्सेप्ट गरेँ। हो महेशजी, उहाँको प्रपोजलाई मैले एक्सेप्ट गरेँ। महेशजी, त्यसपछि त हाम्रो दिनौ फोनमा कुरा हुन थाल्यो। उहाँसँग बोल्दा फोनमा अनि फेसबुकमा बोल्दा बोल्दै उहाँप्रतिको मेरो माया झन झन बढ्दै गयो। उहाँको नाम पीबाट आउँछ, म उहाँको पुरा नाम भन्न चाहन्न। झन झन उसको मायामा डुब्दै गएँ। उसँग केही समय कुरा नहुँदा म आत्तिन्थेँ। कतै उसलाई केही त भएन, के गर्दैछ होला, खाना खायो कि खाएन, यस्तै कुराहरू मनमा सलबलाउँथे। साँच्चैकै महेशजी, माया गरेपछि मान्छेलाई के हुँदो रहेछ है? कहिलेकाहीँ रिसाएर मैले फोन काट्दा पनि उहाँले आफै फोन गर्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, म अफिसमा बिजी छु, एकछिनपछि फोन गर्छु ल। अनि बल्ल म ढुक्क हुन्थेँ। उसको घर यहीँ बुटोलमै हो, ऊ बाहुनको छोरा हो भने म छेत्रीकी छोरी। कहिलेकाहीँ त मलाई डर लाग्थ्यो कि कतै हाम्रो यति चोखो माया यही जातपातले गर्दा छुट्ने त होइन। अनि एक दिन यो कुरा उसलाई पनि सुनाएँ। उसले मलाई त गाली पो गर्न थाल्यो र भन्यो, म तिमीलाई जात हेरेर माया गरेको होइन, म त तिमीलाई हृदयदेखि नै माया गर्छु। तिमी पढे लेखेकी भएर पनि किन यस्तो कुरा गर्छौ? सदीक्षा, तिमीलाई यस्तो कुरा गरेको सुहाउँदैन। मेरो बाबा मम्मीलाई कन्भिन्स गर्छु, तिम्रो बाबा मम्मीलाई तिमी कन्भिन्स गर। हजुरले त अझै 4 वर्ष मलाई कुर्नुपर्छ, मेरो बिबिएस क्लास नहुने बेलासम्म त मलाई घरबाट दिँदैनन् भने। अनि उसले भन्यो, जा अब 4 वर्ष त के हो र, तिम्रो लागि त म वर्षौँ वर्षसम्म पनि कुर्न सक्छु, तर मलाई कुराएर अन्त्यविहे गर्न पाउँदिन उनी। उसले भन्यो, मलाई खुसी लाग्यो कि मलाई पनि यति धेरै माया गर्ने मान्छे कोही रहेछ भनेर। उसले यस्तो कुरा गर्दा मलाई संसार जिते जस्तो अनुभव हुन्थ्यो। हामी फेसबुकमा पनि कुरा गर्थ्यौँ, मेरो फेसबुक आइडी उसले पनि चलाउँथ्यो। किन यति धेरै साथी बनाए कि भनेर बेला बेलामा गाली पनि गर्थ्यो। कसैले म्यासेज गरे पनि डिलिट गरिहाल्थेँ। कहिलेकाहीँ मैले भन्दा पहिला उसले म्यासेज हेरेर केटा साथीहरूलाई अनफ्रेन्ड पनि गरिदिँदो रहेछ। अनि मसँग झगडा गर्थ्यो। उसले गाली गर्दा मलाई केही बोल्न पनि डर लाग्थ्यो, गल्ती मेरै हो जस्तो लाग्थ्यो, र चुप लागेर उसको भाषण सुनिरहन्थेँ। अनि उसले मलाई जहिले फेसबुक नचलाऊ, राम्रोसँग पढ भनेर सम्झाउँथ्यो। त्यसपछि त हाम्रो फर्स्ट इयरको एक्जाम आउन थाल्यो। मेरो पहिलाको सिम बिग्रेको हुनाले मैले नयाँ सिम निकालेकी थिएँ। महेशजी, म तपाईँलाई तिनै कुराहरू सुनाउँदै जान्छु जुन कुराहरू मैले यो छोटो समयमा भोगे। तिनै यादका कुराकानीहरू कार्यक्रम फेरि तिम्रो याद आयोबाट आज पस्किँदैछु, सुनाउँदैछु र सुन्दैछु। मैजी, मैले नयाँ सिम निकालेपछि अनि त्यो नम्बरबाट घर बाहेक कहीँ पनि मैले फोन गरेकी थिइनँ। उसलाई पनि मैले त्यो नम्बर दिइनँ। एक्जाम हुन्जेलसम्म राम्रोसँग पढ्छु, त्यसपछि फोन गर्नुपर्ला भनेर मैले उसलाई नम्बर दिएकी थिइनँ। परीक्षा नजिकैकोले फेसबुकको आइडी पनि पासवर्ड चेन्ज गरेर डिएक्टिभ गरेँ। उसले मलाई जति बेला पनि फोन हान्ने रहेछ, तर मेरो पहिलाको नम्बर त स्विच अफ थियो। अनि महेशजी, परीक्षाहरू दिँदै गएँ। अब एउटा मात्र विषयको परीक्षा बाँकी थियो। करिब 10 दिन जति उसको सम्पर्कबाट म टाढा रहेँ। अनि उसलाई म आफै फोन गरेर हेलो भने, उसले मेरो बोली चिनिहाल्यो अनि गाली गर्यो। मैले मेरो मोबाइल हराएकोले हजुरलाई फोन गर्नै पाइनँ सरिला भने। अनि उसले परीक्षा कस्तो गर्यो भनेर सोध्यो। मैले ठिकै भएको छ भनेर भने। अनि ठिकै मात्रै राम्रो हुनुपर्ने होइन र, उसले भन्यो। मबाट टाढा हुँदा त राम्रो गर्नुपर्ने, तर मैले यसको जवाफ दिइनँ। फेरि उसले आइडी किन डिएक्टिभ गरेको भनेर सोध्यो। मैले एक्जामको बेला राम्रोसँग पढ्नुपर्छ भनेर भने। उसले बधाई छ भन्यो। परीक्षा सकिएपछि म घर गएँ। घरमा मैले डरले फोन अफ गर्थेँ, उसँग फोन भएन। करिब 1 महिना जति म घरमा बसेँ। घरमा बसुन्जेल एकचोटि मैले फोन गरिनँ। बुटोला आएपछि बल्ल उसलाई फोन गरेँ अनि म सेकेन्ड इयर जोइन भएँ। भाइजी, किन हो किन खै, बुटोला आएपछि त उसले मलाई खाली बिहे गरौँ भन्न थाल्यो, तर मलाई डर लाग्थ्यो। आजै मलाई घरबाट दिन्नन्, म भाग्न सक्दिनँ भने। अनि उसले मलाई धोका दिनलाई यति धेरै नाटक गर्दैछौ भन्थ्यो। म त उसलाई धोका दिन कसरी सक्थेँ र, आफूलाई भन्दा बढी माया गर्थेँ। मबाट टाढा भएर खुसी हुन्छौ भने मेरो भन्नु केही पनि छैन, यस्तै यस्तै कुरा गर्थ्यो उसले। मनमा चसक्क पीडा हुन्थ्यो, मन दुख्थ्यो, भन्न केही सक्ने थिएन उसलाई। तर मैले केही भनेकी थिइनँ। उसले अब आउने वैशाखमा हामीले बिहे गर्नुपर्छ भन्यो, तर मैले उसको कुरा मानिनँ। महेशजी, अझै 2 वर्ष कुर्नुपर्छ भन्दा मलाई घरबाट बिहे गर्न दबाब दिइरहेका छन् भनेर उसले सुनाउँथ्यो। मैले अझै पनि मानिनँ। अनि उसले त सिधै अब आउने वैशाखमा मसँग बिहे गरिनौ भने मलाई त्याग्नुपर्छ भन्यो। मैले रुँदै रुँदै भने, वैशाखमा त हुँदैन, बरु मङ्सिरतिर गरौँला भने। उसले पनि हुन्छ सोचौँला भन्यो। दिनहरू यसै गरी बित्दै थिए, दिनसँगै रात त बित्ने नै भए। त्यसपछि उसले मलाई पहिला जति फोन गर्न छाड्यो। महेशजी, खै किन हो उसको मन चेन्ज भएछ, मसँग खाली झगडा मात्रै गरिरहन्थ्यो। पहिला पहिला त्यति धेरै माया गर्ने मान्छे किन यसरी परिवर्तन भएको होला, म यस्तै सोच्थेँ। अनि जेठ महिनामा हाम्रो फर्स्ट इयरको रिजल्ट पनि आयो। म पास भएको पहिला उसीलाई सुनाए, तर उसले म पास भएकोमा खासै प्रतिक्रिया जनाएन। अनि मैले घरमा फोन गरेँ। घरमा सबैजना खुसी हुनुभयो। बाबाले ल बधाई छ भन्नुभयो, अझै राम्रोसँग पढ्नु भन्नुभयो। साँझ पख उसले मलाई फोन गर्यो। मैले भने, हजुर किन यसरी चेन्ज हुनुभएको नि? अनि उसले जवाब फर्कायो, समयले बनाएको हो, सधैँ एक नाश त कहाँ हुन्छ र। यो सुनेर म त बोल्नै सकिनँ, रुन लागेँ। अनि उसले फोन काट्यो। मैले यतैबाट उसलाई फोन गरेँ तर एकचोटि पनि रिसिभ गरेन। अनि मैले उसलाई म्यासेज गरेँ, मसँगको सम्बन्धले हजुरलाई अप्ठ्यारो पार्छ भने सरी, म हजुरको लाइफमा कहिले त गाह्रो बन्ने छैन, गुड नाइट लेखेर म्यासेज पठाएँ। महेशजी, अर्को दिन बिहानै उसले मलाई फोन गर्यो र सोध्यो, हिजो किन त्यस्तो म्यासेज पठाएको? अनि मैले पनि पठाउन मन लागेर भनेर प्रश्नको जवाब फर्काएँ। उसले राम्रो गर्यो भन्यो। ऊ झन् पछि झन् मबाट टाढा टाढा बन्न खोज्दै थियो, न त फोन गर्थ्यो, न त यताबाट मैले फोन गर्दा रिसिभ गर्थ्यो। कहिले काटिदिन्थ्यो त कहिले उठाएर म बिजी छु फोन नगर भन्थ्यो। फेसबुकमा पनि मैले कति धेरै म्यासेज गर्दा पनि रिप्लाई नै दिँदैनथ्यो, दिए पनि छोटा छोटा उत्तर दिन्थ्यो। मैले कति धेरै प्रश्न सोद्धा पनि मौन रहन्थ्यो, मेरो म्यासेजहरू सिन गरेर छोड्थ्यो। खै के भएको मलाई त थाहै थिएन, कहाँनिर मैले गल्ती गरेँ, कहाँनिर उसको मन दुखाएँ। भने जस्तो हामीलाई कहाँ हुन्छ र, कहिले परिवारको बन्धनमा बाँधिनु पर्ने, कहाँ कहिले कहाँ पुर्याउँछ जिन्दगीले पनि। सधैँ एकैनासको समय हुँदैन अनि एकैनासको समय दिन सकिँदैन, त्यसैले टाढै नखोजेको होला। महेशजी, एक दिनको कुरा हो, म बिहान उठेर फेसबुक खोलिरहेकी थिएँ। उसले मलाई अफलाइनमा म्यासेज गर्यो, कहाँ छौ भनेर। मैले कोठामा मात्र भने। अनि उसले भन्यो, मैले तिमीलाई पहिलादेखि नै कुरा भन्न खोजिरहेको थिएँ तर सकेको थिएन, म अरू कसैसँग बिहे गर्दैछु। उसको यो म्यासेज पढेर धेरै टड्पिएँ अनि रुँदै उसलाई मैले पनि म्यासेजको रिप्लाई गरेँ, ल बधाई छ हजुरको दाम्पत्य जीवन सुखमय रहोस्, म हजुरको जीवनमा नभए पनि हजुरलाई जहाँ भए पनि माया गरिरहनेछु, मेरो मायामा कमी गर्ने छैन, मलाई सम्झने प्रयास नगर्नु, सधैँ खुसी रहनु। यति लेखेर उसलाई बल्ल घानी दिएँ फेसबुकबाट। पछि उसलाई फोन गरेँ। मैले फोन गर्दा उसले काटेर आफै गर्यो अनि भन्यो, तिमीले तिम्रो बाटो गर, म मेरो बाटो गर्छु, आजदेखि तिमी मलाई बाधक नबन, म पनि तिमीलाई बाधक बन्दिन। धेरै माया दिँदा पाप लाग्ला छोडी गए, धेरै माया दिँदा नदिनु है मेरो हजुर बिछोडाको पीडा, बिछोडाको पीडा मेरो मनको देउता, मेरो मनको देउता संसारमा मन परेको तिमी मान्छे एउटा, यो संसारमा मन परेको तिमी मान्छे एउटा। मेरो आँखामा वर्षा भइरहेको थियो अनि रुँदै भने, आजसम्म हजुरको लाइफमा बाधक बनेकी रहेछु सरी, अब बिर्सेर पनि हजुरको जीवनमा कहिले बाधा त गाह्रो बन्दिनँ, हजुरको आँखाको कसिङ्गर बन्दिनँ, हजुरको प्रगतिशील जीवनको कामना, हजुर सधैँ सफल रहनु, म त हजुर सफल भएको हेर्न चाहन्छु। मैले यसो भनेपछि उसले पनि, तिमीले किन पिर गर्छौ र, पढेकी छौ, राम्रै छौ, राम्रोसँग पढेर जागिर खाऊ, जस्तो भन्यौ त्यस्तै केटा पाउँछौ भन्यौ। अनि मैले, हजुरले छोड्दा बित्तिकै कि मलाई खालि यत्तिकै बस्नु पर्ला र, यस्ता कुरा सिकाउनुहुन्छ? अनि उसले भन्यो, झन् खुसी छौ त म बाटो छुटिँदा, कति सजिलै भनेको होला उसले, तर मेरो मनमा कति पीडा थियो उसलाई के थाहा। हुन त छोरा मान्छेको मन नहु कति छिटो परिवर्तन भइहाल्ने, उसले त मलाई बोल्न भन्दै थियो तर भन्दा बित्तिकै बोल्न त कहाँ सकिँदो रहेछ र, है महेशजी। अनि मैले उसलाई भने, हजुरलाई धेरै धेरै धन्यवाद छ। छोरा मान्छेको जात स्वार्थी हुन्छ, भर्न पर भनेर मलाई सिकाएर जानुभयो। हजुरलाई पनि पहिला नै चिन्न सकेको भए किन आज यो दिन आउँथ्यो र? तर उसले मेरो कुरा नै सुन्न खोजेन। ल अब मलाई बिर्सिदेऊ, फोन गर्ने प्रयास नगर। एक दुई दिन हो, त्यसपछि त बानी परिहाल्छ भन्यो र फोन काट्यो। उसले भने जस्तो भुल्न त कहाँ सजिलो थियो र? तर म पनि उसलाई भुल्न धेरै प्रयास गरिरहेँ। म उसको यादमा सुरुमा त पागल जस्तै भएकी थिएँ महेशजी। दिन रात खालि उसकै याद आइरहने, उसँग गरेका बाचा कसम, उसँग भेटेका पल, फोनमा गरेका कुराहरू मात्रै सम्झने यो मनले पनि खालि। कहिले कहिले त लाग्थ्यो मिल्ने भए यो मनलाई नै निकालेर फालिदिउँ। महेशजी, म पनि कर्मश उसलाई बोल्दै थिएँ। साउन महिनाको अन्त्यतिर उसको बर्थडे थियो अनि मैले विस गर्दिनँ भन्दा पनि मनले मानेन र बिहानै उसको नम्बरमा बर्थडे विस गरेर म्यासेज पठाएँ। अनि उसले फोन गर्यो, मैले भने बर्थडे विस गर्दा हजुरलाई अप्ठ्यारो त पारेन? उसले भन्यो, नाइ छैन, मेरो बर्थडे विस गर्ने तिमी मात्र त छौ। अनि मैले भने, झन् 12 बजी नै विस गर्नुपर्ने, शुभकामना। ऊ हाँस्न थाल्यो तर मैले फोन काटिदिएँ। उसले फेरि फोन हान्यो तर मैले रिसिभ गरिनँ। उसले त फेरि हानिरह्यो तर म मोबाइल अफ गरेर बसेँ। म सुक्न लागेको घाउमा उसको बोली सुनेर कोट्याउन चाहिन अनि उसँग बोल्न छाडेँ। अझै पनि उसले कहिलेकाहीँ फोन गर्छ तर म रिसिभ गर्दिनँ। महेशजी, अब त उसको नम्बर पनि रिजेक्ट लिस्टमा छ, कहिलेकाहीँ फोन हान्दो रहेछ। मलाई त्यति भनेपछि पनि किन फोन गर्दो हो जस्तो लाग्छ बेला बेला। अब त मैले राम्रोसँग पढेर केही गर्नुपर्छ जस्तो लाग्छ र राम्रोसँग पढ्ने हो, मेरो संसार पनि छुट्टै किसिमले रङ्गीन बनाउनेछु। मेरो संसार म आफै सजाउँछु महेशजी, काँडा होइन फुलसँगै रमाउनेछु। आज मैले कार्यक्रममा पत्र उठान गरेँ, सदीक्षा छेत्रीले कुल्मीबाट लेखेर पठाउनु भएको पत्र। उहाँको पत्र वाचन गरिरहँदा कहीँ कतै मलाई यस्तो लाग्यो, कहिलेकाहीँ समय परिस्थितिले मान्छेलाई नजिक बनाउँछ अनि त्यही समय र परिस्थितिले मान्छेलाई टाढा बनाउँछ। कहीँ मान्छे आफै टाढिन खोज्छ त कहीँ समयले टाढा बनाउँछ। कहीँ समाजमा चलिरहेको जातीय प्रथाले मायाहरू छुट्याउँछ हो, यस्तै कुसंस्कार कुप्रथाहरू हाम्रो अगाडि बाधाका पहाड बनेर उभिदिन्छन्। सदीक्षाजी, हजुरले भन्नुभयो नि छोरा मान्छेहरू पापी र निष्ठुरी हुन्छन् भनेर, तर त्यति धेरै पापी निष्ठुरी पनि हुँदैनन्। कहीँ कतै बाध्यता र व्यवस्थाले थिचिएको पनि हुनसक्छ छोरा मान्छे। तपाईँले उल्लेख गर्नुभएको पी नामबाट आउने व्यक्ति कति उहाँलाई पनि अप्ठ्यारो पर्यो, तपाईँसँगको सम्बन्धले अप्ठ्यारो बनाइदियो, कहिले बुझ्ने प्रयास गर्नुभयो अनि के कारणले अप्ठ्यारो भएको हो बुझ्ने प्रयास गर्नुभयो। जति माया लाउन सजिलो छ नि सदीक्षाजी, हो त्यति नै माया छुटाउन गाह्रो हुँदो रहेछ। हुन त सदीक्षाजी, बोलेर जाने मान्छेलाई बोलेरै बिर्सनुपर्छ, समयले दिएको चोट बिस्तारै समयले नै बोलाउँदै जान्छ। यही भन्न चाहे, राम्रोसँग आफ्नो पढाइ पुरा गर्नुहोस्, आफ्नो रंगीन संसार सजाउनुस्। जिन्दगीमा कहिलेकाहीँ सोच्दै नसोचेका खुसीका रंगीन संसारहरू पनि आउँछन् जीवनमा। त्यही रंगीन संसार कोर्नको लागि पनि जीवन रंगीन बनाउँदै लानुपर्छ। आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। साथमा तपाईँको पनि यस्तै कथा भए अवश्य पनि हामीलाई लेखी पठाउनुहोला, जसको लागि हाम्रो कार्यक्रमको ठेगाना तपाईँले सुनिरहनु भएको रेडियो स्टेसनमा पनि पठाउन सक्नुहुन्छ। र 99.2 FM अमर पश्चात बुटवल रूपन्देही यो ठेगानामा पठाउन सक्नुहुन्छ। यसै गरी कार्यक्रमको इमेल ठेगाना yapritiyamroyadaayo, फेरि तिम्रो याद आयो, 7@gmail.com, yamehsehbooyacre mahishbohra5@gmail.com मेल पनि गर्न सक्नुहुन्छ। तपाईँका सुख दुःखका कथा व्यथा बोल्दा बोल्दै आजको लागि भने विदा भएर जानुपर्ने समय आइसकेछ। हवस् त, आजको लागि कार्यक्रमलाई छुट्याएको निर्धारित समय सकियो। अर्को हप्ता फेरि यसै समयमा तपाईँसँग भेट गर्न आकाशीय ध्वनि तरङ्ग मार्फत आउने नै छु, नयाँ श्रृङ्खला बोकेर। यो श्रृङ्खलाबाट भने कार्यक्रम सञ्चालक तपाईँको सुख दुःखको साथी म महेश बोरालाई पनि आज्ञा दिनुहोस्। नमस्ते, शुभरात्रि, शुभ सपनी, शुभ साता।